ٹیلی گرام پہ دیکھیے وہاں تو ہاں میں کر لوں گا, نہیں تو ان شاء اللہ کلاس کے بعد بات کر لوں گا. ہیڈنگ ڈالیے گا آپ لوگ تاریخ ادبیات ایران. آواز کلیئر ہے, ایک دم کوئی پرابلم نہیں نا؟ ہاں پہلے ڈالیے گا یونٹ ون مائک آف کر لیجیے شاہد صاحب, کوئی پرابلم ہوگی تو بعد میں پوچھ لیجیے گا. تاریخ ادبیات ایران پیش از اسلام, انگلش میں بھی کر لیجیے گا. ہسٹری آف ایرانین لٹریچر, لٹریچر بیفور اسلام. تھوڑا سا لکھیے گا ایران, لکھیے گا ایران, ایران کا نام کیا تھا؟ دیکھیے ایران کا قدیم نام ایران ایران یا ایریا جو ایریا ہے اے آر کی جمع ہے, اب لکھیے گا لفظ ایران القمہ. بس ابھی شروع کیا ہوں, آپ یہیں سے شروع کیجیے, بس ایک دو لائن چھوڑ کر لکھیے گا لفظ ایرانا, آپ کو بعد میں بتا دیں گے, آپ فرسٹ ٹائم آئی ہیں. آواز جا رہی نا آپ کے پاس میری نا, اس لیے میں چاہتا ہوں کہ سب پہلے جوائن کر لیں بہتر ہے. لفظ ایران آریا سے مشتق ہے, کس سے مشتق ہے؟ آریا سے. کسی کوئی پرابلم تو نہیں آ رہی نا, کیا شاید کوئی دقت تو نہیں نا؟ لفظ آریا سے مشتق ہے, اور لکھیے گا اس کا مطلب کیا ہے, جس کا مطلب سنسکرت اور اوستا میں آزاد اور پاک نژاد ہیں. اب ہیڈنگ ڈالیے گا آپ لوگ فارسی زبان کی قدامت, یعنی فارسی زبان کتنی قدیم ہے. ہیڈنگ ڈالیے گا فارسی زبان کی قدامت. یہ بس آپ لوگ کے سمجھنے کے لیے ہے اور کوئی سوال نہیں آتا ہے نا, لیکن ایک کوئی چیز پڑھا جائے تو اس کی ابتدائی چیز جاننی بہت ضروری ہے کہ ابتدائی کیسے کیا تھا نا, جب شروع کی چیز نہیں معلوم تو کیسے کیا. لکھیے گا تاریخی اعتبار سے فارسی زبان 3000 سے زیادہ 3000 سے زیادہ پرانی زبان ہے, قدیم زبان ہے. کتنی اولڈ ہے؟ 3000 سے زیادہ. اس زبان کا نقطۂ آغاز ایک اور کال لکھا رہے ہیں, اس زبان کا نقطۂ آغاز تقریباً 3300 یا 3000 قبل مسیح ہوتی ہے. تو آپ لوگ کیا لکھیں گے, قبل مسیح ایک بار لکھ لیجئے, اس کے بعد پھر قاف اور میم لکھیے, جس کو کہتے ہیں بیفور مسیحی یعنی بی سی. 3300 کہا جاتا ہے کہیں کی قول آتا ہے کہیں, زیادہ تر یہی ہے, اسی پہ متفق ہے, 3000 سال پہلے اس کا آغاز ہوتا ہے. لکھے گا, در حقیقت اے زبان ایک آریائی زبان ہے. اس کا تعلق ہندو ایرانی زبانوں کے گروہ سے ہیں. اس کو انگلش میں کہیں گے انڈو ایرانین گروپ آف لینگویج, لکھ لیجئے گا انڈو ایرانین گروپ آف لینگویج. یہ سوال پوچھا جاتا ہے کہ کس زبان سے تعلق رکھتے, تو انڈو ایروپین ہندو اروپائی کہیں کہ آپ کو ہندو اروپائی ملے گا, لکھ لیجئے گا آپ لوگ ہندو اروپائی بھی لکھ لیجئے, کہیں ہندو ایرانی لکھا رہے گا یا آریائی لکھا رہے گا یا تو کہیں کہیں ہندو اروپائی لکھا رہے گا. ٹھیک ہے نا. اب اس زبان کا آغاز کیسے ہوتا ہے, اس کو لکھیے گا. فارسی زبان کی تاریخ, فارسی زبان کی تاریخ کا آغاز ایران میں آریا جو نہیں بہت پرانی قوم تھی اس سے لکھے گا, ایران میں آریاؤں کی آمد کے ساتھ ہوتا ہے. ایران میں جب آریا آتے ہیں اسی کے ساتھ اس فارسی زبان کا آغاز ہوتا ہے. لکھیے گا, آریا مختلف گروہوں اور قبائل کی صورت میں ایران میں پھیل جاتے ہیں. دیکھے گا, ان میں دو نمایاں ترین گروہ ہوتے ہیں, شہنواز اگر کوئی پرابلم آ رہی تو واٹس ایپ پہ دیکھیے گا لکھنے میں. شہنواز, ان میں دو نمایاں ترین گروہ تھے. ٹھیک ہے نا. اب لکھیے گا, نمایاں ترین گروہ میں لکھ لیجیے, دونوں کا نام لکھ لیجیے, پھر تھوڑا سا لکھاتے لکھیے گا. ایک تھا ماد, جس کو انگلش میں کہتے ہیں میدیز. ابھی شروع میں ہے تو تھوڑا سا میں بھی لکھ دیتا ہوں ماد. یہ تھوڑے سے مشکل الفاظ آپ لوگ کے لیے آئیں گے تو پریشان نہ ہوئیے گا شروع میں. پارس اس لیے کہ تھوڑا سا اس کے جو قدیم زبان ہے مشکل ہے تھوڑا. اب لکھیے گا اس طرح, مطلب کہ لوگ آتے ہیں, لکھیے گا, بقول مورخین بقول مورخین آریہ تقریباً 4000 سال قبل مسیحی، 4000 سال قبل مسیحی جنوبی روس سے، کہاں سے؟ جنوبی روس سے چراگاہوں کی تلاش میں، کس کی تلاش میں آتے ہیں؟ چراگاہوں کی تلاش میں سرزمین ایران میں وارد ہوئے۔ کہاں پہنچ جاتے ہیں؟ ایران پر، لکھیے گا، سرزمین ایران میں وارد ہوئے۔ کسی کی تلاش میں نکلے تھے اور کہیں اور پہنچ گئے ہیں۔ لکھیے گا، جنوبی روس سے آنے والا ایک گروہ شمال یا مغربی ایران، لکھیے گا، شمال یا مغربی ایران، زیادہ تر کیا ہے؟ مغربی ایران کا ہی مانا، یعنی اس کو کہیں غرب ایران، یعنی ایران کے مغرب میں۔ فارسی میں جو آئے گا وہاں لکھا رہے گا غرب ایران، لکھ دیجئے گا، لکھے گا مغربی ایران کے علاقے میں میڈیا میں آباد ہو گئے۔ ایک جگہ کا نام تھا میڈیا، ابھی نہ اس کے نام ساری چیزیں بتائیں گے، بس اتنے لکھیں میڈیا میں آباد ہو گئے۔ ابھی اس کا نام ہے، بس اتنا تھوڑا بتاتے ہیں، اس کا نام ابھی ہمدان۔ کہاں آباد ہو گئے؟ میڈیا میں آباد ہو گئے۔ یہ لوگ، لکھے گا، یہ لوگ اس علاقے کی نسبت سے ماد کہلائے، جس کو قوم ماد کہا جاتا ہے، ماد کہلائے۔ اوکے، اب لکھیے گا، آریاؤں کا ایک دوسرا گروہ مشرقی ایران سے ہوتے ہوئے، لکھ لیجیے، مشرق ایران، یعنی اس کو شرق ایران کہتے ہیں نا، مشرقی ایران، اس کو فارسی میں کہیں گے شرق ایران۔ جو چھوٹے چھوٹے الفاظ ہوں گے فارسی میں جیسے آتے ہیں، آواز کٹ گئی تھی کیا؟ جی کٹ گئی تھی، جملہ دوبارہ بول دیجیے۔ ہاں لکھے گا، مشرقی ایران سے ہوتے ہوئے، اصل کا کال لکھا رہے تھے، مشرقی ایران سے ہوتے ہوئے جنوبی ایران کے علاقے پارس میں آ بسے، یعنی یہاں قیام پذیر کیا۔ کہاں کیا ہے؟ مشرقی ایران سے۔ تو اگر پوچھا جائے کہ دوسرا جو گروہ ہے کس طرف سے آیا تھا، تو ایران کی مشرق سے، یعنی جس کو کہتے ہیں شرق ایران فارسی میں نا، تو وہ آ کر کہاں بسے ہیں؟ ایران کے جنوب میں، یعنی جس کو کہیں گے جنوب ایران نا، تو یہ جنوب ایران میں بس جاتے ہیں۔ اس کے علاوہ جو ہے، جو ماد حکومت ہے، جو سب سے پہلے ایران میں حکومت کی بنیاد ڈالتی ہے، وہ کیا ہے، وہ کہاں اپنی، مطلب کہاں بستے ہیں وہ لوگ، बसते हैं गर्ब ईरान में, ईरान के मगरिब में या शिमाले ईरान में वो लोग बसते हैं ना। लिखिएगा, अब लिखिएगा, अब आगे जुमला लिखिएगा। इसी निस्बत से, इसी निस्बत से इन्हें अहले पारस या पारसी कहा गया, अहले पारस या पारसी कहा गया। तो इन दोनों हुकूमतों को जो नाम पड़ा है उस इलाके की वजह से नाम पड़ा है। एक मेदिया में कायम हुई तो उसका मात कहा गया, और एक जो यहाँ मुकीम हुए पारस में उनको पारसी या पारस कहा गया ना। अब लिखिएगा पहली ईरानी सल्तनत, ईरानी क्या, ईरान में पहली ईरानी सल्तनत की बुनियाद, पहली ईरानी सल्तनत की बुनियाद। किसी कोई प्रॉब्लम नहीं आ रही ना। अब आप लोग हेडिंग डालिएगा, आले माद, जिसको इंग्लिश में कहेंगे द मेडियन डायनेस्टी, इंग्लिश में लिख लीजिएगा, इसलिए कि इंग्लिश में ही सवाल पूछते हैं। द मेडियन डायनेस्टी या फिर द मेडियन पीरियड, हो गया। अब लिखिएगा, लिखिएगा ईरान के अंदर पहली आर्याई सल्तनत की बुनियाद, आर्याई सल्तनत की बुनियाद 700 कबल मसीह में रखी गई, 700 कबल मसीह में रखी गई। इसको फारसी में कैसे कहेंगे, करने हफ्तुम लिख लीजिएगा, करने हफ्तुम काफ मीम, यानी इस हुकूमत की जो बुनियाद पड़ी है 700 कबल मसीह, यानी सातवीं मसीही में शुरुआत में पड़ी। तो ऐसे लिखिएगा आप लोग, एक चीज़ और लिख लिया, अवाले कबल, अवाले करने हफ्तुम कबल मसीह, काफ मीम का मतलब समझते रहे, कबल मसीह का मतलब बिफोर, अरे मसीहिया बिफोर इस्लाम। तो इस हुकूमत की जो बुनियाद पड़ती है एकदम सातवीं सदी की इब्तिदा में पड़ती है ना, मसीह में। अब लिखिएगा इस हुकूमत का बानी, इस हुकूमत का बानी, इस हुकूमत का बुनियाद लिखिएगा, इस हुकूमत का बुनियाद गुजार ने जो इस्टेब्लिश करता है, इस हुकूमत का बुनियाद गुजार दयाकू या दयाअकू उसको कहा जाता है, क्या कहा जाता है, दयाअकू या देवकस। अभी हमें इन सब के बारे में बताऊंगा, देवकस क्यों कहा जाता है, दयाकू। लिखिएगा इस हुकूमत का बुनियाद गुजार कौन था, दयाकू या दयाअकू या देवकस था, ठीक है ना। अब लिखिएगा इनकी इस हुकूमत की थोड़ी सी चीज़ें पहले लिखते हैं, इनके ज़माने माद, इनकी हुकूमत की कितनी हुकूम, इनकी हुकूमत कब तक कायम रही, उसके अलावा इनके बारे में पढ़ते हैं कि ये हुकूमत किस नस्ल से ताल्लुक़ रखती है। छोटी छोटी चीज़ें हैं लेकिन यही सब सवाल पूछे जाते हैं। इसके अलावा इनका दारुसल्तनत क्या है, इन सब चीज़ों को लिखाने के बाद थोड़ा से दौरे माद के बारे में बताएंगे कि ये हुकूमत कहाँ ज़्यादातर कायम रही और इनकी ज़ुबान क्या रही, या इनकी ज़ुबान में क्या कोई शायरी वगैरह हुई है उसके बारे में पढ़े। पहले थोड़ा सा दारुसल्तनत वगैरह के बारे में बता देते हैं। लिखिएगा ये हुकूमत 700 कबल मसीह तक हफ्ता 550, कितना 550 कब्ल मसीह कायम रहेंगे। लिखिए किस नस्ल से ताल्लुक, लिखिए ये आर्याई नस्ल से थे। आर्याई नस्ल से थे। इसके बानी के सिलसिले में आप लोग को जानकारी हो ही गई है। अब लिखिए इनका पायतख्त यानी दारुस सल्तनत, फारसी में कहेंगे तो फारसी में पायतख्त भी कहते हैं, दारुस सल्तनत। हेडिंग डालिएगा दारुस सल्तनत या पायतख्त, जिसको इंग्लिश में कहते हैं कैपिटल। हाँ लिखिएगा इनकी देखो जो जो कदीम नाम था, लिखिएगा कदीम नाम पहले लिखाते हैं। कदीम नाम उनका उसका था हगमताना या अक्तबाना, कई नाम है इसके, अक्तबाना या अमदान, ये सब कदीम नाम है। अभी जदीद नाम भी बताते हैं अमदान। और लिखिएगा जिसे आजकल, लिखिए जिसे आजकल हमदान कहा जाता है। हमदान का नाम सुना होगा आप लोगों ने ना, जिसे हमदान कहा जाता है। इसी का पुराना नाम क्या था, अगर पूछा जाए ओल्ड नेम क्या था मतलब हमदान का, तो उसी का ओल्ड नेम है हगमताना अक्तबाना या फिर अमदान। और अगर पूछा जाए इसका मतलब कि मॉडर्न नेम क्या है या जदीद नाम क्या है, तो हमदान है। और ये हुकूमत का जो माद हुकूमत की जब अरे पायतख्त तक ईरान के किस तरफ है, तो लिखिएगा शर्के ईरान, ईरान के मशरिक में इनका पायतख्त था शर्के ईरान। ये छोटी छोटी चीज़ें पूछते हैं। इनकी जबान लिखिएगा, इनकी लैंग्वेज क्या थी, हाँ जबान, इनकी जबान है मादी, यानी मादी से मुराद इनकी जो जिस नाम से जाने जाते हैं वही इनकी जबान भी मादी, या तो फिर कुर्दी भी कहा जाता है, इसलिए कि ये लोग कुर्दिस्तान अस्फहान और आजरबैजान के इलाके के पास आबाद थे ना, अभी उसको लिखाएंगे बाद में, तो उससे भी जबान की, तो इसलिए इनकी जबान कही जाती है मादी थी या तो कुर्दी थी। हाँ और लिखिएगा मादी जबान को ईरान की कदीम जबान समझा जाता है। अब आप लोग लिखिएगा इनका मजहब, लिखिए दीन मजहब इनका था आईने कोहन ईरानी। ये दीन जरतुष्ट से पहले का दीन है, दीन जरतुष्ट के पहले का दीन है या मजहब है। इसके एक इनका कहता है कि इनका मजहब था मुगो, ये कदीमी कोई मजहब था उसके पैरोकार थे। इतनी चीजें हो गई जो अहम चीजें हैं। अब लिखिएगा थोड़ा से इनकी जबान, लिखिएगा ये लोग कहाँ कहाँ कायम मतलब कि कहाँ कहाँ सुकूनत पजीर रहे। लिखिएगा मात उमूमन, हाँ मुगो एक उनके मजहब का बताया जाता है कि इस मजहब को भी फॉलो करते थे। हाँ कोई बहुत ऐसे वसूख के तौर पर बहुत ज़यीफ मतलब रिवायत में से है। अब लिखिए थोड़ी सी ऐसे नोट लिखिए, पहले नोट लिखकर फिर लिखिए चीज़ों को, कुछ चीज़ें लिखाते हैं फिर इनके बादशाहों के नाम लिखाएंगे, बस आज का इतना ही रहेगा। लिखिएगा माद उमूमन आजरबैजान कुर्दिस्तान लूरी या लूरिस्तान, उसी को लूरी को लूरिस्तान भी कहते हैं, लूरिस्तान और अस्फहान के इलाकों में सुकूनत पजीर रहे या आबाद रहे। हो गया। लिखिए, यूनानी मौर्रिख, हेरोडोटस, लिखता है माद, मतलब कि कौमे माद शायरी में दिलचस्पी रखती थी, लेकिन कोई ऐसा है नहीं, बस हेरोडोटस का कौल है बस। हाँ, और लिखेगा इसके अलावा हेरोडोटस के ही मुताबिक इस कौम में दाद रसी का रिवाज था, किसका ये तो था भी, मतलब कि है। अब एक चीज और लिखिएगा, मात जबान की कोई तहरीर बाकी नहीं है, जैसे हक्का मुंशी वगैरह के कतबे वगैरह बाकी, तो इसकी कोई ऐसी तहरीर बाकी नहीं है। ये सब सारी चीज़ें हैं, और इसके अलावा और बहुत सारी चीज़ें हैं कि जैसे कहा जाता है कि माद में फैसला और अहकाम जो होते थे ज़बानी तौर पर सुनाए जाते थे, और कुछ जगहों पर है कि इसमें लिखे भी जाते थे, लेकिन ये जो लिखाई का आगाज़ हुआ है, जो तहरीरी अंदाज का आगाज़ हुआ है, वो दारियोश करता है, दारियोश के ही ज़माने से होता है। इनके यहाँ बस मतलब ऐसे ज़बानी अंदाज में होती थी चीज़ें ना। तो ये एक पॉइंटर और अहम अहम चीज़ें, इम्पॉर्टेंट चीज़ें आपकी है, इससे ज़्यादा कहीं चीज़ें कोई मिलती नहीं है बस। अब बस इस दौर के जो बादशाह हैं कौम यमात के, चार बादशाह हैं, उनके थोड़े से बस उनके नाम लिखना है और उनके बारे में कि क्या उनकी मतलब कि कारनामे रहे, थोड़े से दो दो लाइन के लिखे हैं बस। कौम यमात में ज़्यादा चीज़ें नहीं है ना, तो आप लोग हेडिंग डालिएगा बादशाहाने मात, माद के बादशाह या हुक्मराने माद लिख लीजिएगा। सबसे पहला कौन है नंबर से डालिएगा, इसलिए कि अरेंज क्रोनोलॉजी एक सवाल आता है जिसको हमारे अरेंज क्रोनोलॉजी यानी तरतीब ज़माने जिसको कहते हैं, मतलब कि उर्दू में वो सवाल आता है तरतीब से, तो तरतीब के सवाल पूछे जाते हैं। इस बार भी बहुत सवाल पूछे गए हैं, अब्दुल्ला है नहीं, इनको जो बहुत कंफ्यूज है, इस बार अच्छे से याद कीजिएगा। हाँ, एकदम अच्छे से याद कीजिएगा। दयाकू, इस देखिए दयाकू और ब्रैकेट में लिखिएगा, यूनानी इसको दियुकस कहते हैं, ब्रैकेट में लिखिए यूनानी इसको क्या कहते हैं, दियुकस। दयाकू और दयाकू तो ये तो फारसी में है, लेकिन दियुकस कौन कहता है, यूनानी कहते हैं। इसने हुकूमत जो की है ईरान में 700 लेकर 700 या 708 655 तक हुकूमत की थी इसने। अगर बताइए कल अजमीलात लिख दिया जाए तो सही होगा या नहीं सही होगा, आप लोग भी थोड़ा सही बताइए। क्या रिपीट करना है? दयाकू या दयाकू, इसको यूनानियों ने दियोकस कहा है और फारसी में इसको दयाकू या दयाकू कहा जाता है। इसने जो हुकूमत की है 700 से लेकर 655 या 708 से लेकर 655 तक की है ना, दो कॉल है। क्यों नहीं कहेंगे? अभी चलिए क्लास के बाद पूछते हैं। क्या शाहिद साहब? अब लिखिएगा फरवरतीश, एक दूसरा इस दौर का बादशाह है उसका नाम लिखिएगा फरवरतीश, ये दयाकू का लड़का है। रिश्ते भी पूछते हैं कि कौन किसका लड़का है ना, फरवरतीश या उसको फरवर्ती भी कहते हैं। फरवर्ती भी कहते हैं और इसको यूनानियों ने क्या कहा है? फरा अरलस, लिखिएगा ब्रैकेट में लिखिएगा, यूनानियों ने कहा है फरा अरलस। इसने जो हुकूमत की है 655 से लेकर 633 कब्ल मसीह, 655 ते ता 632 या 33 कब्ल मसीह। लिखिएगा इसका सबसे बड़ा कारनामा कारनामा सूबे फारस को अपनी हुकूमत में शामिल करना है। ये किसका लड़का था? ये दयाकू का लड़का था। अब लिखिएगा एक है फरवर्तीश का लड़का हुवक शुतर, इसका भयंकर नाम है। लिखिएगा हुवक शत्र, हुवक शत्र कहते हैं या फिर हुवक, हाँ हुवक शत्र लिखिए, हुवक शत्र। इसको यूनानियों ने क्या कहा है? यूनानियों ने इसको कहा है कियाक्सार। आजकल नाम चेंज करके देते हैं ना, कियाक्सार इसको कहा है। इसने जो हुकूमत की है 633 ता या 634 लिख लीजिएगा, बस 33 लिखिए, 558 558 कब्ल मसीह हुकूमत की इसने। अब लिखिएगा होक सूत्रा को, हुवक शत्र को, हाँ शत्र ही कहते हैं, हुवक शत्र कहते हैं, सूत्रा पता नहीं क्यों जबान पे जुड़ा। हुवक शत्र को दौरे मात का सबसे मशहूर या हाँ सबसे मशहूर बादशाह समझा जाता है। इसने नैनवा पर कब्जा किया था, इसने नैनवा नैनवा पर कब्जा किया था। इसका जो आखिरी बादशाह है उसका नाम लिखिएगा। तो अगर पूछा जाए सबसे मशहूर बादशाह कौन था और सबसे हुक शुतरा ही के ज़माने में, दौरे हुकूमत समझे कि उरूज के ज़माने पर कौन, लिख लीजिएगा इसी के ज़माने में, उरूज के ज़माने में ज़माने में होता ना, किसी किसी का दौर आता है, जैसे हुकूमतें बहुत पहले से चलती हैं, किसी का कुछ रहता है तो उरूज कभी पहले भी आ जाता है, कभी बहुत बाद में आता है ना, तो मेहनत करनी पड़ती है। और सबसे फेमस बादशाह है, अब लिखिएगा इसका जो आखिरी बादशाह है इश्तगु, इश्तगु नाम देखिए कितना आसान है। इसको यूनानियों ने आश्तयाकस कहा है, आश्तयाकस बड़ी सीन है, आश्तयाकस कहा है इसको। इसके अलावा और भी इसका नाम है, استاغیث، یہ سب بس اس کا نام لکھتے جائیے، اس کا نام ہے، ایک ہے استاغیث، اس کے لئے اس کا نام ہے ازدحاق، اور نام ہے آزی دحاق، آزی دحاق، یہ سب اس کے نام ہیں، ہاں لکھیے گا، اس نے 500، اچھا ہم نے 558 وہاں لکھا دیا ہے کیا آپ لوگ کو، ہاں 558 کٹ کر دیجئے گا، جلدی جلدی 558 585 لکھیے، اس کو کٹ کر کے 585 کیجیے، 585 اب لکھیے گا، اشتگو نے 584 تا 550 تک حکومت کی ہاں لکھے گا، اس سلسلے مات کا آخری بادشاہ تھا، اور لکھیے گا، اس بادشاہ کو کورش بزرگ نے شکست دی تھی، کورش بزرگ کے بارے میں کل پڑھیں گے، بس اتنا ہی جان لیجئے کہ اس کو جس نے شکست دی کورش بزرگ، لکھے گا، اس طرح حکومت مات کا خاتمہ ہو جاتا ہے، بس اتنا ہی آج پڑھتے ہیں، کل انشاءاللہ ہم لوگ پڑھیں گے دورہ حقہ منشی کے سلسلے میں، ایک ایک پڑھیں گے ہو جائے گا ایک ہفتے میں نا، کسی سے کوئی پرابلم ہوئی جلدی بتائیے گا لکھنے میں یا کچھ بھی چھوٹا ہوا ہو، سب سے مشہور بادشاہ تھا، اس میں حکومت کا دور